आज 15 गते गणतन्त्र दिवस नेपालमा 240 वर्षसम्म शासन गरेको शाहवंशीय राजतन्त्र समाप्त भएर मुलुकमा गणतन्त्र स्थापना भएको दिन 6 वर्ष अघि 2065 साल जेठ 15 गते बसेको संविधान सभाको बैठकले मुलुकमा गणतन्त्र कार्यान्वयन गरेको थियो। नेपाली जनताले गरेको लामो सङ्घर्ष र बलिदानीको प्रतिफल थियो गणतन्त्र। तर गणतन्त्र प्राप्तिको 6 वर्ष बितिसक्दा पनि मुलुकमा अझै गणतन्त्र संस्थागत हुन सकिरहेको छैन। जनताले विधिको शासन समतामूलक समाजको स्थापना चाहेका छन्, तर मुलुकमा भ्रष्टाचार कुशासन र छाडातन्त्रले राज गरेको छ। राजनीतिक स्थिरता नहुँदा सङ्क्रमणकाल लम्बिँदै गएको छ, जसले गर्दा नेपाली जनता निराश हुने अवस्थामा पुगेका छन्। 2062-63 सालमा नेपाली जनताले गरेको आन्दोलनबाट मुलुकमा लोकतन्त्र स्थापना भएको हो। जनआन्दोलनकै भावना अनुरूप पहिलो संविधान सभाले सामन्ती राजतन्त्रको अन्त्य गरेर देशमा गणतन्त्र स्थापना गरेको हो। मुलुकमा गणतन्त्र त आयो, तर यसले नेपाली जनताको जीवनमा भने खासै परिवर्तन ल्याउन सकेको छैन। अहिलेसम्म पनि न मुलुकमा गणतन्त्रात्मक संविधान बन्न सकेको छ, न त राजनैतिक स्थिरता कायम हुन सकेको छ। गणतन्त्रमा भनेको जनताले आफ्ना प्रतिनिधि मार्फत शासन व्यवस्था सञ्चालन गर्ने विधि हो। गणतन्त्र नेपाल घोषणा भएको 6 वर्ष बितिसक्दा पनि त्यो विधि बनाउने काम सम्पन्न हुन सकेको छैन। यस अर्थमा मुलुकमा गणतन्त्र संस्थागत भइसकेको छैन। जनताको दैनिकीमा आवश्यक पर्ने भनेको स्थानीय निकाय हो, तर त्यो स्थानीय निकाय जनप्रतिनिधि विहीन भएको 12 वर्ष बढी भइसक्यो। यस्तोमा मुलुकमा गणतन्त्र आएर पनि नेपाली जनताले त्यसको महसुस गर्न सकिरहेका छैनन्। मुलुकमा जारी हिंसात्मक द्वन्द्व र दलहरू बीचको वैमनस्यतालाई जनतामा पलाएको निराशालाई बहाना बनाएर 2061 माघ 19 गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले जनताको अधिकार खोसेर मुलुकमा शाही सुशासन स्थापना गरेका थिए। त्यसको विरुद्धमा 2062-63 सात राजनीतिक दलको आह्वानमा शान्तिपूर्ण आन्दोलन सुरु भएको थियो। 19 दिनसम्म चलेको जनआन्दोलनको अगाडि निरङ्कुश राजतन्त्र झुक्न बाध्य भयो र मुलुकमा लोकतन्त्रको स्थापना भयो। त्यसपछि पनि गठित व्यवस्थापिका संसदले राजाका अधिकार कटौती गर्नुका साथै मुलुकमा गणतन्त्र घोषणा गरेको थियो। उक्त घोषणालाई संविधान सभाको पहिलो बैठकले अनुमोदन गरेको थियो। यसरी 2065 साल जेठ 15 गते मुलुक गणतन्त्र घोषणा भए पनि नयाँ संविधान अझै बन्न सकिरहेको छैन। हाम्रो देश नेपालमा नयाँ संविधान निर्माण नहुँदा जनपक्षीय कानुनहरू बन्न सकेका छैनन्। यसरी नेपालको गणतन्त्र 7 वर्षमा प्रवेश गरिसक्दा पनि आधारभूत रूपमा पूर्ण बन्न सकिरहेको छैन। यस्तोमा जनआन्दोलनको नेतृत्व गर्ने तत्कालीन सात दल र विद्रोही माओवादीका दुवै पक्षहरूले यसतर्फ विशेष ध्यान दिन जरुरी छ। नेपाल सङ्घीय गणतन्त्रात्मक राष्ट्र घोषणा भएको 5 वर्ष पुगेर 6 वर्ष लाग्यो, फेरि 6 वर्ष पुगेर 7 वर्षमा प्रवेश गरिसकेको छ। ऐतिहासिक संविधान सभाको निर्वाचनपछि 2065 जेठ 15 गतिको बसेको संविधान सभाको पहिलो बैठकले 240 वर्षसम्म राज गरेको सामन्ती राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपाल सङ्घीय गणतन्त्र राष्ट्रको औपचारिक घोषणा गरेको थियो। सरकारले हरेक जेठ 15 गणतन्त्र दिवसको रूपमा मनाउँदै आएको छ। संविधान सभाले गणतन्त्र कार्यान्वयनको घोषणा गरेको 2 सातापछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले नारायण हिटी दरबार छाडेर नागार्जुन जानुभएको थियो। गणतन्त्र घोषणा गरेपछि यसको कार्यान्वयन गर्ने काम त भयो, तर नेपाली जनताको 60 वर्षदेखि इच्छा संविधान सभा मार्फत संविधान बनाउने काम भने पुरा हुन सकिरहेको छैन। पहिलो संविधान सभा यत्तिकै विघटन भएपछि अहिले फेरि दोस्रो संविधान सभाको निर्वाचन गरिएको छ र नेपाली काङ्ग्रेस सरकार सम्हाल्ने मौका पाएर सरकार सम्हाल्न प्रधानमन्त्रीको कुर्सीमा बसेको छ। तर पनि अझ संविधान बन्ने हो बन्ने होइन यसमा कुनै निश्चितता पाउन सकिरहेका छैनन् नेपाली जनताहरूले। गणतन्त्रको दिवसको अवसरमा सरकारले हिजोदेखि नै गणतन्त्र दिवस मनाउन सम्पूर्ण नेपालीहरूलाई आग्रह गरेको छ। के गणतन्त्र दिवसलाई एक दिन मात्र सम्झेर यसको सार यसको सपना पुरा हुन सक्छ र आखिर गणतन्त्र दिवस भनेको के हो बुझ्नुपर्छ राजनीतिक दलका नेताहरूले। गणतन्त्र दिवसको अवसरमा शहीदका गलामा एउटा माला पहिराइँदैमा तिनीहरूले दिएको सपना तिनीहरूको सपना कदापि पनि पुरा हुन सक्दैन। गणतन्त्र दिवस राजतन्त्रको अन्त्यसँगै नेपाली जनताले गणतन्त्र नेपालको सार्वभौम सत्ता सम्पन्न नागरिक हुन पाएका हुन्। तर नेपाली जनताको अथक प्रयास सङ्घर्ष र बलिदानीबाट प्राप्त गरेको यो गणतन्त्र अझै संस्थागत हुन भने सकिरहेको छैन। खास गरी जसले देशमा गणतन्त्र ल्याउन महत्त्वपूर्ण त्याग गर्यो उसलाई नै कमजोर बनाउने षड्यन्त्र यहाँ हुन थालिरहेको छ। गणतन्त्र पनि मजबुत हुन सकिरहेको छैन। यति बेला लोकतन्त्र र गणतन्त्रका आधार स्तम्भहरू पनि कमजोर बनाउने प्रयास भइरहेको छ। अग्रगामी र पश्चिमगामी बीचको सङ्घर्ष नै गणतन्त्र संस्थागत हुन नसक्नुको मुख्य कारण हो। नेपाली जनताले चाहेको लोकतन्त्र र गणतन्त्रको साँचो अर्थमा दरो गरी उभिन सकेको छैन। जनताले पनि यसको अनुभूति गर्न पाएको अवस्था छैन। गणतन्त्रको नाममा भ्रष्टाचार र छाडातन्त्र झन मौलाउँदै गएको छ। राजनीतिक स्थिरता नहुँदा संक्रमणकाल झनै लम्बिँदै जाने खतरा उत्पन्न भएको छ, जुन कुरामा राजनीतिक दलहरू पनि बेखबर छैनन्। तिनै दलका प्रवृत्ति र हरकतले अहिले लोकतन्त्र र गणतन्त्र खतरामा पर्न थालेको जनगुनासो पनि छ। गणतन्त्रका लागि नेपाली जनताले झन्डै 60 वर्ष सङ्घर्ष गरे, 10 वर्ष जनयुद्ध र 62-63 जनआन्दोलनको सामन्ती राजतन्त्रको अन्त्यसँगै देशमा गणतन्त्र त आयो, तर राजनैतिक दलबीचको सत्ता लुछाछुँडी र आफ्ना दम्भका कारण गणतन्त्रमा पनि जनताको जीवन स्तरमा भने खासै परिवर्तन भएन। 104 वर्षसम्म राणा शासन र 30 वर्ष पञ्चायती व्यवस्थाले देशलाई खोक्रो बनाएर छाड्यो। त्यसमाथि सामन्ती राजतन्त्र र विदेशी हेपा प्रवृत्तिले पनि जनतालाई कहिल्यै खुसी हुन दिएन। पञ्चायत ढलेपछि पनि प्रजातन्त्रको नाममा संवैधानिक राजतन्त्र र संसदीय व्यवस्थाले समेत जनताको दुःख बुझ्न सकेन। अहिले देशमा जनताले चुनेको प्रतिनिधि सभाले पनि जनताका हक अधिकार सुनिश्चित गर्ने हो होइन यो कुनै निश्चित यहाँ देखिएको छैन। भन्दिनु है पारिजात दिदीलाई भन्दिनु, दिदीले छोडेर गएको यो मुलुकमा संविधानका पन्ना पन्नमा फलेका गुलिया चिप्ला र धारिला अक्षरहरू भोक मर्ने भटमास मकै बन्न सकिरहेका छैनन्। भन्दिनु है ती शहीदहरूलाई भन्दिनु, तिमीहरू लडेर ल्याएको यो गणतन्त्र आज छाडातन्त्रमा परिवर्तन भइरहेको छ। भन्दिनु है पृथ्वीनारायण शाहलाई भन्दिनु, तिमीले एकीकृत बनाएको यो मुलुक आज टुक्र्याउन खोजिरहेको छ। भन्दिनु है ती वीर विरासतलाई भन्दिनु, तिमी लडेर ल्याएको भूमि आज छिमेकीले सिमाना मिच्दै गइरहेको छ। भन्दिनु है पारिजात दिदीलाई भन्दिनु, दिदीले छोडेर गएको मुलुकमा संविधानका पन्ना पन्नमा फलेका गुलिया चिप्ला र धारिला अक्षरहरू भोक मर्ने मकै भटमास बन्न सकिरहेको छैनन्। तसर्थ सुरु भएको छ गणतन्त्रको खेती। गणतन्त्र वस्तुत राष्ट्रिय सङ्घीय राज्य शासन विधि व्यवस्थाको एक सर्वोत्कृष्ट शासकीय पद्धति हो। राष्ट्र राज्य वा निश्चित देश विशेषमा रहे बसेका सबै समूहद्वारा समग्र जनताको सामूहिक हितका खातिर गरिने र चल्ने शासन विधि व्यवस्थाको नाम हो गणतन्त्र। नेपाल जस्तो केही मुलुकमा अहिले गणतन्त्रलाई राजतन्त्र विपरीत वा त्यसकै अर्को प्रतिस्थापित शासकीय स्वरूप भन्ने अर्थबोध गरिन्छ। तर गणतन्त्रको त्यो रूपभन्दा त्यसको सार सन्दर्भ बेग्लै छ। परिणाममा जहाँ व्यक्ति वर्ग व्यक्तित्व वंश वा कसैको हंस विशेषमा भन्दा समग्र समूह विशेषलाई ध्यान दिएर शासन सञ्चालन गर्ने शासकीय पद्धतिको निर्धारण हुन्छ, त्यहाँ नै गणतन्त्रात्मक विधि विधान एवं व्यवहारको बोध गरिन्छ। यहाँ सदा सदा गणतन्त्रको नाममा नाराबाजी गरे पनि, गणतन्त्रको नाममा कुनै एक दिन सभा समारोहमा बोले पनि गणतन्त्र संस्थागत हुन नसकेकोले गणतन्त्रको मर्म नेपाली जनताले बुझ्न सकिरहेका छैनन्। आखिर के हो त गणतन्त्र? गणतन्त्र वर्षमा एक दिन मनाएर मात्र पुग्छ? गणतन्त्रलाई गणतन्त्रको दिन शहीदलाई माला पहिराएर शहीदका सपनाहरू पुरा हुन सक्छन्? राजनीतिक दलका नेताहरूले सोच्नु पर्छ कि पर्दैन? आखिर गणतन्त्र घोषणा गरेर मात्र गणतन्त्रको सारा सपना पुरा हुने भए संविधान पनि घोषणा भयो भनिदिए भइहाल्यो नि। किन यहाँ संविधान लेख्न 6-6 वर्ष लागिरहेको छ दलहरूलाई? के संविधान लेख्न भनेर कसम खाएका ती दलहरू आज संविधान लेख्नबाट वञ्चित भएका हुन् त? गणतन्त्रका लागि नेपाली जनताले जसरी 60 वर्ष सङ्घर्ष गरे, त्यो सङ्घर्ष आज निराशामा परिणत भइरहेको छ। अब नेपाली राजनीतिक दलका नेताहरूले गणतन्त्रलाई यदि गणतन्त्र दिवस मनाएको सार हुने हो भने नेपाली जनतालाई संविधान दिन आवश्यक छ। हाम्रो भन्ने पनि यति नै हो। श्रोता, आजको श्रृङ्खलामा हामीले गणतन्त्र दिवसको विषयमा प्रसङ्ग उठान गरिरहेका छौँ। तपाईँ सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz प्रस्तुति कार्यक्रम हाम्रो देश हाम्रो गौरव। यति बेलाको क्रममा हामी छोटो व्यापारिक विश्राममा जानेछौँ। व्यापारिक विश्राम लगतै पुनः बाँकी प्रसङ्गका साथ कार्यक्रममा उपस्थित हुने नै छौँ। सुन्दै गर्नुहोला रेडियो अर्पण 104.5 MHz। मनोरञ्जन का लागि सुनो हजुर होइन हजुर, निराश देख्दैछु नि। के को चिन्ता परेको छ आज भोलि? हेर्न बुढी, घर बनाउने त भनियो, घर बनाउन आवश्यक सामग्री कहाँबाट ल्याउने भनेर चिन्तामा परेको छु। ल, हजुरलाई थाहा छैन र हाम्रै बकुलर चोकमा भएको अरियाल सप्लायर्समा घर बनाउनको लागि आवश्यक सबै सामग्री पाइहालिन्छ नि। ए हो र, त्यसो भए म अहिले हेरिहालेँ। हजुर, हामी कहाँ घर निर्माणको लागि आवश्यक पर्ने टोयलेट बाथरूम सेनेटरीका सामान नेपाटप टङ्की सिसा शिखर फ्लाइओभर रेडिमेड ढोका साथै पशुपति पेन्ट्स पनि उपलब्ध छ। अर्याल सप्लायर सेन्टर्स तपाईँको नाम, तपाईँको घर बलियो र आकर्षक निर्माणमा सहयोग गर्ने हाम्रो काम। सम्पर्क अर्याल सप्लायर सेन्टर रनपाठ बकुलर चोक रेडियो अर्पण अगाडि, प्रोप्राइटर भेषराज अर्याल, मोबाइल 9845170719। पुनश्च अर्याल सप्लायर सेन्टर्स पुरानो ठाउँबाट 50 मिटर पूर्वतर्फ सरेको जानकारी गराइन्छ। फोन 0556-568-40। ग्रुप ए का लागि पहिलो प्रश्न, चितवन को भरपर्दो विश्वासिलो ट्राभल्स कुन हो? न्यू मिमोसा टुर्स एन्ड ट्राभल्स। सही जवाफ। अब दोस्रो प्रश्न, हवाई टिकट, रेल टिकट, अन्तर्राष्ट्रिय कुरियर, मनी चेन्ज, सम्पूर्ण सेवा एकै ठाउँमा कुन ट्राभल्समा रहेको छ? न्यू मिमोसा टुर्स एन्ड ट्राभल्स। सही जवाफ। हो, तपाईँ पनि सम्पूर्ण सेवा र सुविधा भएको ट्राभल्सको खोजीमा हुनुहुन्छ भने

छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ। छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद, एलर्जी, दुबी, कपालको चाया, कपाल झर्ने, अनुहारको कालो पोतो, दाग, डन्डी फोर, घाउ खटिरा, कोठी, मुसा, शरीर चिलाउने, हात खुट्टा फुट्ने, कुष्ठरोग, शरीर र हात खुट्टामा धेरै पसिना आउने, नौको समस्या, सोराइसिस, सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण, यौनरोग सम्बन्धी शीघ्र पतन, स्वप्न दोष, गोनोरिया, धातुरोग, भिरिङ्गी, यौनाङ्ग चिलाउने, सेतो पानी बग्ने, पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस्। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर, रत्नगर दुई मेन रोड टाढी चौक चितवन, फोन 0556 65 3 41, एम्बुलेन्स 98455 64 222। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम हाम्रो देश हाम्रो गौरव। विश्रामपछिको यो समयमा तपाईँहरू सम्पूर्णलाई पुनः कार्यक्रममा स्वागत गर्न चाहन्छु। यदि तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रममा हाम्रो देश हाम्रो गौरव सुनिराख्नु भएको छ। कार्यक्रममा हाम्रो देश हाम्रो गौरव लिएर हामी हरेक हप्ताको बिहिबार बिहान 8 बजेको शुभ बिहानी पश्चात आउने गर्दछौँ र राष्ट्र राष्ट्रिय गौरवका विविध विषयवस्तुहरू, सकारात्मक सोच, प्रेरक प्रसङ्ग, साथसाथै मिठा मिठा स्वदेश गानहरू उठान गर्ने गर्दछौँ। आजको श्रृङ्खलामा 7 गणतन्त्र दिवसको प्रसङ्गलाई उठान गरिरहेका छौँ। मेरा आवाजलाई तपाईँ भएको स्थानसम्म पुर्याउन पर्दापारीबाट दाजु रिजनको साथ मिलिराखेको छ भने म छु कार्यक्रम प्रस्तुता सुशील पौडेल। गणतन्त्रलाई कतै जातीय, कुनै दलीय, कतै वर्गीय, कतै क्षेत्रीय वा सङ्घीयको अर्थमा लिएर मात्रात्मक रूपमा सङ्कुचन गरिएको छ यहाँ। फलत आधुनिक राजनीतिक र राज्य सञ्चालनको सुशासन पद्धति कता कता बदलिरहने व्यथिति वा विकृतिका रूपमा चित्रित हुँदै गएको पाइन्छ। भनिन्छ नेपालमा 2065 जेठ 15 गतेदेखि गणतन्त्र आयो। गणतन्त्र कुनै भौतिक जैविक रूप र आकारको नाम होइन, न त्यसको कुनै रङ्ग वा अलग गन्ध नै हुन्छ। गणतन्त्र त सबैको साझा तन्त्र, आम समूहको हितकार तन्त्र र राम राज्यको उच्चतम संयन्त्र हो। परापूर्व कालदेखि नै सभ्यताको अलोकमा झुल्किएको, आफ्नै स्वर्णिम टहकमा टल्किएको र पछि आएर अनेक कण कणबाट एक विशाल भूखण्ड भएर रहेको यो नेपाल वस्तुत आम नेपाल भूखण्ड तथा तमाम नेपाली समूह विशेषको एक विस्तारित एकीकृत एकात्मक एक पृथक मौलिक समाजको साझा पिण्ड हो। इतिहास बुझेकाहरूले नेपालको भूखण्ड, राज्यतन्त्र, शासन पद्धति र परिपाटी निरन्तर परिवर्तित झैँ अनुभव गर्छन्। तर इतिहासका ती हरेक कालखण्डका मौलिक मानवीय राज्यविधि व्यवस्थाको अविष्ट गुणात्मक रूपले गणहितकारी नै थिए। आफ्नो भूखण्डलाई सुरूप पार्ने र आफ्ना बासिन्दालाई सुखी समृद्ध बनाउने सुन्दर सपना यहाँ सबैको थियो। अर्थात् नामले, शब्दले र चलनचल्तीले जे जे अभिव्यक्ति दिए पनि समष्टिमा हितको गणात्मक गणमूलक पद्धति केही प्रक्रिया निरन्तर प्रवर्धित थियो। त्यस आधारले हेर्दा नेपालमा गणतन्त्रको अभ्युदय 2065 जेठ 15 भयो भनेर भन्नुको एक निहार्थको राजनीतिक सन्दर्भ मात्र हो। कतिपय इतिवेत्ता, तन्त्रबोधी राजनीतिक शास्त्री र विज्ञ विश्लेषकहरू यस्तै यस्तै अर्थबोध गर्छन्। जे होस्, विश्व राजनीतिको अत्याधुनिक कालखण्ड वा अर्थ प्रसङ्गमा भन्नुपर्दा 2065 जेठ 15 गते हजारौँ वर्षदेखि बनेको नेपाल भूखण्डमा 2500 वा त्योभन्दा अघिदेखि चलेको राज संस्थात्मक गणव्यवस्थाको समापन भएर गणतान्त्रिक नेपालको राजकीय रचना खडा भएको हो। यो स्वाधीन स्वतन्त्र सार्वभौम सत्ता नेपाल अधिराज्य भनेर पुरानो रचनात्मक नामलाई केही बदलिएर अहिले लोकतान्त्रिक सङ्घीय गणतन्त्र नेपालको नयाँ नामकरण वा रूपान्तरण गरिएको छ। बाँकी कुरा अर्थात् यहाँको भूखण्ड, प्रकृति, परिवेश, प्रकार, रूप, आकार तथा समूह स्वरूप उही छ, उस्तै छ। कुनै पनि राष्ट्र एक सुनिश्चित तन्त्रद्वारा सञ्चालित हुन्छ, व्यवस्थित बन्छ। निश्चित शासन, निश्चित तन्त्र प्रणालीको आधुनिकमा निर्धारित संयन्त्रद्वारा चलाइन्छ, चल्नुपर्छ पनि। अनि राष्ट्रभित्रको त्यस्तो तन्त्र सर्वथा स्वतन्त्र हुनुपर्छ। आफ्ना निम्ति आफैद्वारा हुने आफ्नो शासनतन्त्रले वस्तुत नेपाल राष्ट्र र त्यहाँका राष्ट्रवासीको गणतन्त्र त आयो, तर आफ्नो तन्त्र र आफै आफैका लागि बन्ने बनाइएको आफैको र आफाफूकै तन्त्र चाहिँ खत्तै कता गयो थाहा नै छैन। शासनतन्त्र भनेको आफ्नो राज्य बन्धनको सुनिर्धारित व्यवस्थापन हो। यो बन्धन कुनै बध्याइएको बोझ वा दोहनको संसाधन होइन, यो त राज्य समाज र समूहको एक बन्दोबस्ती प्रवाधन हो। त्यही संसाधन र प्रवाधनलाई व्यवस्थापन गर्न भनेरै राष्ट्रको मूल कानुन संविधान बन्छ र बनाइन्छ पनि। नेपालमा त्यही नयाँ बन्दोबस्ती व्यवस्थापनका हेतु नयाँ संविधान बनाउने, त्यो संविधानलाई जननी चित्र तुल्याउने भनेरै संविधान सभाको निर्वाचन फेरि दोस्रो पटक भइसकेको छ। यो संविधान गणतन्त्र संविधान, यो संविधान राष्ट्रको लोकतान्त्रिक संविधान, अनि यो संविधान सङ्घात्मक, गुणात्मक, गणात्मक र राष्ट्रको मूल मौलिक संविधान भनेर पनि नेताहरूले निकै विधि गीत गुन्जन गरिरहेको छ। तर 601 जम्बो सगा सङ्गठन गर्ने भनेर दलहरू हिँडिरहेका छन्। तन्त्र अन्तर्गत रहने संविधान संयन्त्रलाई निस्तेज पारेर केही नेताहरूको नायकी तन्त्रद्वारा मुलुकी तन्त्र चलाउने यो षड्यन्त्र वस्तुत जनादेशी तन्त्र नभएर बाह्य मन्त्र हो कि भन्ने पनि संशकित मानसिकता पनि अहिले नेपाली जनसाधारणमा त्रस्त रूपमा छ। त्यसैले मान्छेहरू भन्छन्, हामीले भोट खसाल्ने मात्र हो, ओठोट मिलाएर नोट नोटको चाङ उठाउने काम त हाम्रा र अरूका नेताहरूले पो गर्ने हुन्। उनीहरूभित्र त्यही अन्तर्भावको उही भरङ्गता छ। गणतन्त्र आयो, गयो तन्त्र भयो। सतीतन्त्र, शाश्वत तन्त्र, सारभूत तन्त्र र समूहतन्त्र भनेर पो आएको हो गणतन्त्र। तर नेपालको गणतन्त्र त्यस्तो तन्त्रको शुभागमन होइन, मौजदा स्वतन्त्र वा अग्रगामिताको तन्त्रको बहिर्गमनका निम्ति त हुन पुगेन। जनमनभित्रको उठेको प्रश्न यो हो, चुनाव लड्दा, दल खोल्दा, दलीय घोषणा बनाउँदा, सरकार निर्माण गर्दा वा सरकारी कार्य सञ्चालन प्रक्रियामा जाँदा वा विधान बाहिर र राष्ट्रको भूसीमा रेखा बाहिरबाट दिशा निर्देश हुने अवस्था हुन्छ, तब त्यो कसरी सही स्वतन्त्र राष्ट्रको वास्तविक गणतन्त्र हुन्छ भन्ने त्यस्तो प्रश्न गर्नेहरूको अन्तर रूपदन त्यस्तै अर्थमा प्रतिस्फुटित हुने पुगेको छ। आयो गणतन्त्र, भयो गणतन्त्र हो रामशाहका पालाको एउटा कथन थियो, न्याय नपाए गोर्खा जाऊ। तर न्याय मात्र होइन, जब राज्य र समाजको तन्त्र नै नपाइने गरी अनि नबुझिने गरी कतै जान्छ अनि कहाँ जाने, पाउने के? नेपालको गणतन्त्र नेपालको स्वतः अन्यन्त्र मिल्काउने होइन, नेपालको गणतन्त्र राष्ट्रको अस्तित्व, प्रतिष्ठा वा अपनत्वको विनष्टका निम्ति होइन, यो त सम्प्राप्ति, सम्प्रभुत्व, गणात्मक, गणहितका हेतु हो। गणतन्त्री प्राप्तिको 6 वर्षगाँठ मनाइसक्दा पनि नेपालमा सही गणतन्त्रात्मकको छनक भने मिलिरहेको छैन। आफूभित्रको तन्त्र, निर्यातनको तथा बाह्य दबाव, प्रभाव अनि सना सङ्केतको आयातित व्यवस्थाले पो झनै बढ्दो छ यहाँ। गणतन्त्रात्मक नेपालबाट राजाले विदाय लिए पनि सर्वोपरि महामहिम राष्ट्रपति र प्रधानमन्त्री छन्। सही गणपति नभए पनि उपराष्ट्रपति नि छन् अनि शासन सत्ताको दण्डनीमा सुव व्यवस्थापनमा निम्ति भनेर सरकार पनि खडा गरिएको छ। यहाँ यस्तो छ, एनकेन तान्तुन, एनकेन टालटुल र एनकेन कालक्षेपण, के यही हो नेपालको गणात्मक र गुणात्मक शासन? गणतन्त्र कहाँ छैन? विश्वका 200-250 मुलुकमध्ये केही थरी थरीका तन्त्र छन्। अधिकत राष्ट्रको गणतन्त्रकै पनि अनेक रूप रङ्ग र राग अनुराग छन्। तर 6 वर्ष अघि आएको भनेको गणतन्त्र चाहिँ नेपालका लागि गयोतन्त्र भएको छ। गयोतन्त्रको विचित्र विरूप अवस्थितिमा रहेको छ भने कति अरूका निम्ति पो पनि अनेपालीद्वारा नव नेपालका निम्ति सिँगार दिन खोजेको तर नसुहाएको नटुहाएको स्वाद नखाएको अवस्थामा चित्रित छ। कृपया संविधान सभा सरकार सरकारी संयन्त्र पद ओहदा दर्जा एवं सन्ताप र सलामको संयन्त्रयुक्त खेलबाजीमा नलागि गएको आफ्नो तन्त्र र सही गणात्मक तन्त्र गणतन्त्रतर्फ उद्दित हुने हो कि? साँच्चै सिङ्गो नेपाली जनताले एउटै राष्ट्रिय गीत माने जस्तै राष्ट्रियताको परिभाषा एउटै हुनुपर्छ। दल पिच्छे फरक फरक परिभाषाले राष्ट्रिय एकता देखाउँदैन। राष्ट्रिय एकता बिनाको विकास र समृद्धि कल्पना पनि गर्न सकिँदैन। कहीँ कतै भौतिक पूर्वाधार बने पनि जनआक्रोशले नै ती पूर्वाधार ध्वस्त पार्न सक्छन् भन्ने इतिहास खोज्न टाढा जानु पर्दैन। हामी पशुपालन गर्छौँ। वर्षमा 11 अर्ब रुपियाँ मासुका लागि भारत जाने गरेको छ। त्यो रोक्न सकिन्छ। मुलुकमा भित्रिने सामानमध्ये झन्डै 1 खर्ब रुपियाँको खाद्यान्न र पेय पदार्थ भित्रिने गरेको छ। नेपालमा अझै पनि 100 बिघा खेतीयोग्य जमिन त्यसै खेर गइरहेको छ। तर यहाँका राजनीतिक दलहरू न त देश विकासमा अगाडि बढे, न त गणतन्त्र संस्थागत गर्न नै अघि बढे, न त हामी नेपालीका सपना, हामी नेपालीका हक अधिकार दिनमा नै अघि बढे। गणतन्त्रको नाममा गणतन्त्रको खेती गरिरहेका छन्। गणतन्त्रको नाममा छाडातन्त्रको खेती गरिरहेका छन्। गणतन्त्र प्राप्तिका लागि नेपालमा क्रियाशील राजनैतिक दलहरूबीच जुन एकता थियो, गणतन्त्र प्राप्तिपछि त्यो एकता नेपाली जनताले आजसम्म पनि महसुस गर्न पाइरहेका छैनन्। यहाँ एउटा कुर्सीको लागि 1 महिना 2 महिना होइन, 3-3 महिना दलहरू झगडा गरेर बस्छन्। दलहरूबीचको अस्वस्थ प्रतिस्पर्धा र निषेधको राजनीतिले नयाँ काम हुन सकिरहेको छैन, बरु हुनै पर्ने कतिपय काममा विलम्ब भइरहेको छ, जसले जनताका आकाङ्क्षा पुरा गर्ने बाटो समाउनै सकिरहेका छैनन् हाम्रा देशका नेताहरूले। वर्षेनी सरकार परिवर्तन हुने समस्या गणतन्त्रमा पनि नेपाली जनताले भोग्नु पर्यो। त्यति मात्र होइन, ऐतिहासिक संविधान सभा विघटन हुन पुग्यो। सर्वोच्च अदालतका प्रधान न्यायाधीशको नेतृत्वमा सरकार गठन गरेर निर्वाचन गराउनु पर्यो। जे होस्, नयाँ निर्वाचनपछि फेरि संविधान सभा बनेको छ। प्रमुख दलहरू संविधान जारी गर्ने कुरामा केही लचक देखाएर अगाडि बढ्नुपर्ने हुन्छ र नेपाली जनतालाई तोकिएको समयमै नयाँ संविधान दिनुपर्ने हुन्छ। यदि यस तोकिएको समयमा पनि नयाँ संविधान आएन भने यो देशको अवस्था कस्तो हुने हो कुनै आकलन गर्न सकिरहेको छैन। पहिलो संविधान सभाबाट विघटन भएपछि दोस्रो संविधान सभाको निर्वाचन भयो। नेपाली जनताले सहर्ष रूपमा भोट हालेर नेपाली राजनीतिक दलहरूका नेताहरूलाई फेरि त्यही कुर्सीमा पुर्याएका छन्। अब नेताहरूले सोच्नुपर्ने बेला भएको छ। गणतन्त्र दिवस मनाएर मात्र कुनै अर्थ हुँदैन। गणतन्त्र दिवसको सार मर्म नेपाली जनतालाई बुझाउन आवश्यक छ। नेपाली राजनीतिक दलका नेताहरूले अबको तोकिएको समयमा संविधान निर्माण होस् यही शुभकामना दिन चाहन्छु सम्पूर्ण नेपाली जनताहरूलाई। रेडियो अर्पण 104.5 मेगाहर्जको तर्फबाट र कार्यक्रम हाम्रो देश हाम्रो गौरवको तर्फबाट नेपाली राजनीतिक दलका नेताहरू समयमै संविधान निर्माण गर्नतर्फ लागुन शुभकामना छ। श्रोता, आजको कार्यक्रमबाट हामी बिदा लिनुपर्ने हुन्छ। आजको विषयवस्तु प्रस्तुत गर्दा गर्दै हामी कार्यक्रमको लगभग अन्त्यतर्फ आइसकेका छौँ भन्दै प्रविधिबाट दाजु रिजनले इसारा गरिराख्नु भएको छ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमप्रति सल्लाह सुझाव, टिका टिप्पणी अनि प्रतिक्रिया छन् भने हामीलाई पठाउन नभुल्नुहोला। तपाईँ यदि हामीलाई स्टुडियोको टेलिफोन मार्फत आफ्ना प्रतिक्रियाहरू टिपाउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर 056-55-363 टिपाउन सक्नुहुनेछ र फेसबुक मार्फत आफ्ना प्रतिक्रियाहरू दिन चाहनुहुन्छ भने फेसबुकको सर्च बक्समा गएर हाम्रो देश हाम्रो गौरव सर्च गर्न सक्नुहुनेछ अनि त्यहाँ एउटा पेज भेट्टाउनुहुनेछ। त्यस पेजमा आफ्ना टिका टिप्पणी प्रतिक्रियाहरू पोस्ट गर्न सक्नुहुनेछ। यहाँनिर तपाईँलाई यो जानकारी गराएँ। यतिन्जेल कार्यक्रम तपाईँ जहाँ जे जस्तो स्थानमा रहेर सुनेर साथ दिनुभयो तपाईँप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। मेरा आवाजलाई तपाईँ भएको स्थानसम्म पुर्याउन पर्दा पारीबाट दाजु रिजनको साथ मिल्यो। दाजु रिजनलाई पनि धेरै धेरै धन्यवाद प्रकट गर्दै कार्यक्रम प्रस्तुता अर्को समय उपस्थित हुने बाचा गर्दै ओझेल पर्न चाहन्छु। हवस् त, नमस्कार। नेपालको जय होस्, जय राष्ट्रभूमि। रुक्रिदैछ आज किन हामी बीचको मानवता। मनोरञ्जनका लागि सुनो हजुर